मिलायो साथ ले। माछु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले। के होशमा हुन्थ्यो कोही, पिएर नसा चढ्दा के होशमा हुन्थ्यो कोही, पिएर नसा चढ्दा के होशमा हुन्थ्यो कोही, के होशमा हुन्थ्यो कोही। बेहोशीमै पनि नजर मिलायो साथीले, बेहोशीमै पनि नजर मिलायो साथीले। माछु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले। माछु भनी भरोसा दिलायो साथीले, पिलायो साथीले। Yeah।